स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा रेडियो अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पुरानै नेताले पार्टी नेतृत्व लिन खोज्नुलाई अत्याचारको संज्ञा दिनुभएको छ। आज राजधानीमा भएको कृषिको वर्तमान अवस्था कृषिको व्यवसायीकरणको कार्यदिशा विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उपाध्यक्ष गौतमले पुराना नेताले फेरि नेतृत्व लिन खोज्दा पार्टीमाथि अत्याचार हुने बताउँदै नयाँ पुस्तालाई पार्टीको नेतृत्व दिनुपर्ने बताउनु भएको हो। वरिष्ठ नेता माधव कुमार नेपालप्रति लक्षित गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, मदन भण्डारीको निधनपछि पार्टी हाँकेका व्यक्तिले पुनः नेतृत्वमा आउँछु भन्नु अत्याचार हो। अबको नेतृत्व नयाँ पुस्तामा जाने कुरा कसैले रोक्न सक्दैनन्। पार्टी स्थापना भएदेखि नेतृत्वमा रहेका व्यक्तिले पार्टी चलाइरहेको बताउँदै उपाध्यक्ष गौतमले नवौं महाधिवेशनबाट नेतृत्व दोस्रो पुस्तामा पुग्ने बताउनुभयो। नवौं महाधिवेशनबाट नयाँ पुस्ता नेतृत्वमा जान्छ। उपाध्यक्ष गौतमले भन्नुभयो, पार्टीलाई जीवन्त राख्न पुराना नेतृत्वबाट नयाँ पुस्तामा लैजान जरुरी भइसक्यो। जेठमा हुने नवौं महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने अभियानमा रहेका उपाध्यक्ष गौतमले दोस्रो पुस्तामा नेतृत्व जाने कुरामा कसैले अवरोध गर्न नसक्ने पनि दावी गर्नुभयो। व्यवस्थापिका संसदको बैठक अहिले बस्दैछ। बैठकमा विभिन्न समितिका बाँकी रहेका सदस्यहरूको नामावली सुनाउने र संसद सचिवालयमा दर्ता भएको सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक टेबल गर्ने कार्यक्रम रहेको छ। तर एकीकृत नेकपा माओवादीले फुजेल काण्डमा आफ्ना कार्यकर्ता विरुद्ध अदालतमा मुद्दा दायर गरेको भन्दै फिर्ता नभएसम्म कुनै पनि हालतमा संसद चल्न नदिने बताएको छ। कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न रहेको ठहरसहित 13 जना विरुद्ध अदालतमा मुद्दा दायर भएपछि माओवादी आक्रोशित बनेको हो। यो माओवादीले हिजो नेस बामक सुभाष नेवाङलाई भेटेर सदनका काम अघि बढाउन नदिने जानकारी गराएको थियो। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल गाडी दुर्घटनामा पर्नु भएको छ। काठमाडौँबाट कञ्चनपुरका लागि छुटेको BA11-5220 गाडी गैराती बर्दियाको बबाईफुल नसिकै पल्टिँदा अरू 2 जना सामान्य घाइते भएका छन्। घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रकाशले जानकारी दिनुभयो। दुर्घटना लगत्तै सुरक्षाकर्मीले प्रकाश तिनैजनालाई उपचारका लागि अस्पताल लगेका थिए। परराष्ट्र मन्त्रालयले राहदानीको सहज वितरणका लागि नयाँ प्रविधिको परीक्षण थालेको छ। राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अहिले डाटा इन्ट्री गर्न मानवीय शक्ति प्रयोग भइरहेकोमा अब फर्म राखेपछि मेसिन आफैले डाटा इन्ट्री गरेर प्रिन्टसम्म पठाउने आइसिआर प्रविधिको परीक्षण भइरहेको छ। त्यस्तै राहदानीको लेमिनेसनपछि एक्जेड प्रविधि मार्फत हुने भएपछि राहदानी उत्पादन धेरै हुन थालेको छ। प्रविधि सफल भएको र जनशक्ति थप्न सक्ने अवस्था रहे दैनिक 8000 राहदानी उत्पादन गर्न सकिने खनालले बताउनुभयो। अहिले दैनिक 4000 राहदानी उत्पादन हुँदै आएको छ। सन् 2015 हस्तलिखित राहदानी विस्थापित हुने भएपछि अहिले राहदानी बनाउनेको संख्या थपिँदै गएको छ।